छु भनेर काली गङ्गा वारेर पारे त्यसै माथि मायाको छारी मायाको जाल बुन्छु भनेर सानो तिमीलाई मैले फोन गरेको मिठो बोली सुन्छु भनेर तिर्खा